Timmy raja okera gaja satru jai bani berthe dekhe na pugne sa pani timle chhare bhandina mama chu timle paunda maile ni paula panse baja okera gaja panse baja okera gaja भैगु अब बदनाम नगर को सफलता सँगसँगै उद्धवकार्कीको ईख र साहसले भरिएको तथा जीवन जिउनका लागि पाठ सिकाइएको लोक दोहोरी गीत पञ्चे बाजा ठोकेर बिहा गर्छु स्वर उद्धव कार्की र पार्वती कार्की लय उद्धव कार्की शब्द उद्धव कार्की र प्रकाश पुरी शिवपुरी म्युजिक प्राली मार्फत उपलब्ध छ